کیفیت میں رہیں گا۔ اب آئیے ان دونوں واقعات سے جو باتیں پتہ چلی ہے، اس بات میں ایک بات جو مجھے اور آپ کو پتہ چلی وہ یہ ہے کہ خبر کا جو میرا اور آپ کا ساتھی ہے، جس کو ہم نے سب سے کمزور دوست سمجھا ہے، وہ ساتھی کون ہے جو خبر میں آنے والا ہے؟ وہ میرے اور آپ کے اعمال ہے۔ جس سے سب سے کم دوستی ہمارے، نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں ایک انسان ہے اس کے تین دوست ہے، تھری فرینڈس ہے اس کے تین دوست ہے۔ پہلا دوست وہ، پہلا ساتھی وہ جو مرتے ہی ساتھ چھوڑ دیتا ہے، دوسرا ساتھی وہ جو قبرستان تک ساتھ آتا ہے، اور تیسرا دوست وہ جو قبر میں بھی ساتھ آئے گا اور روز قیامت بھی ساتھ آئے گا۔ پوچھا گیا کون ہے وہ تینوں دوست؟ کہا پہلے وہ دوست جو سب سے پہلے تیرا ساتھ چھوڑ دیں گا، وہ ہے تیرا مال۔ مال جس کے لیے سب کچھ کیا میں نے، رشتوں کو توڑا پیسے بچ جانا بول کر، زکات نہیں دی تاکہ کچھ اس سے فائدہ اٹھا لوں، خرچ نہیں کیا جہاں اللہ نے کہا تھا وہاں جو میری پکڑ، میں نے اس کے لیے تو بغض کی نا، تکبر، حسد، رشوت، دو نمبر، تین نمبر، سود، غیر، سب کچھ کیا میں نے۔ یہ وہ ساتھی ہے سب سے پہلے ساتھ چھوڑ دیتا ہے، اور رشتے دار لڑتے اور ٹوٹ ٹوٹ پڑتے ہیں اس پر، چونکہ ان کو چاہیے تھا وہ چیز۔ سب سے بے وفا ساتھی، سب سے زیادہ محبت میری سے، ارے یہ تو اتنا بے وفا ہوتا ہے، اتنا بے وفا کہ آپ مر جائے اور چاندی کی انگوٹھی بھی ہاتھ میں ہو تو کوئی اس کو دفناتا نہیں، اس سے نکال لیا جاتا ہے، اتنا بے وفا ساتھی ہے۔ مال کا دوسرا ساتھی کون ہے؟ کہا وہ ہے جو تیرے رشتے دار ہے، تجھے چاہنے والے ہیں، جو قبرستان تک آتے ہیں، لیکن ان کی محبت بھی اتنی نہیں ہے کہ تیرے ساتھ آ سکتے ہیں، ساتھ نہیں جا سکتا کوئی۔ اور رشتے دار کے لیے تو کیا نہیں کر رہے ہیں بہت سارے لوگ، بچوں کے لیے تو حرام چیزیں کما رہا، ہاں یہی رشتے دار ہیں، دفنا کے آئیں گے، ساتھ نہیں آنے والے تیرے۔ اپنا اپنا سوچ بھیا، اپنے کو کیسا نکلنا ہے، حرام کاری غلط کام ان کے لیے کرتے ہیں نا، بچوں کے لیے اور رشتے داروں کے لیے، فلاں ہو جائے، اسٹیٹس بن جائے فلاں، لے یہ تو چھوڑ کر دفنا کے چلے جائیں گے۔ کہا تیسرا ساتھی خبر میں بھی آتا ہے، آخرت میں بھی آئیں گا، وہ ہے تیرے اعمال، اچھے بھی ہو سکتے ہیں اور برے، دونوں خبر میں آئے، اچھے کے لیے اچھے اعمال، برے کے لیے برے اعمال۔ دوسرا، سوالات کتنے آسان ہیں، تین، جوابات کتنے آسان ہیں، کس کو یاد نہیں، سب کو یاد ہے نا، تو کیا اتنا آسان ہوگا واقعی میں جواب دینا؟ یاد رکھیے ان تین سوال کا جواب وہی دے پائے گا جس کی ساری زندگی ان تین چیزوں کے اعتبار سے تھی۔ وہی آدمی کہہ پائے گا میرا رب اللہ ہے، جس نے کبھی اپنے رب کے ساتھ کسی کو شریک نہ کیا ہو، نہ اس کی ذات میں، نہ اس کی صفات میں، نہ اس کی عبادت میں، نہ کسی اور چیز کے اندر، اس نے خالص توحید پر زندگی گزاری تھی اور ایک رب کو مان کر زندگی چلا تھا، اسی کی وجہ سے تکلیفیں اٹھائی تھی، اسی کی وجہ سے اذیتیں اور لوگوں کے طعنے اور تشنیعات اس نے سہے تھے، اسی کی وجہ سے ہو سکتا ہے وہ مارا اور شہید بھی کیا گیا تھا۔ تو سب سے پہلے جس نے واقعے میں اللہ کو رب مانا اور پھر جم گیا اس چیز پر، تو وہ انسان ویسا ہوں گا جو انسان کہہ پائیں گا ربی اللہ، میرا رب اللہ ہے۔ دوسرا سوال من نبیو کا، جواب تو آسان ہے، کس کو نہیں پتا ہے محمد صلی اللہ علیہ وسلم، کس کو نہیں پتا ہے، سب کو پتا ہے، لیکن یہ جواب صرف وہ انسان کے منہ سے نکلے گا جس کی واقعے میں زندگی محمد صلی اللہ علیہ وسلم کے طریقے کے، اسوے کے، نمونے کے، ان کے جیسا اپنے آپ کو آئیڈیل بنا کر دیکھ کر چلتا رہا ہو، جن کے رول ماڈلز سہرے غیرے اور نتھو اور قیرے اور پتہ نہیں دنیا کے تارے اور ستارے اور پتہ نہیں کہاں کہاں کے لوگ ہوں گے، یہ بھی مر کے وہیں مر کھپ جانے والے، کچھ فائدہ نہیں ہوں گا، لیکن جن کا آئیڈیل یہ رہے ہوں گے، جن کو محمد صلی اللہ علیہ وسلم کہا جاتا ہے کہ آپ نے فرما دیا تو بس اس کے آگے اب کس کی نہیں چلنے والی، کوئی ریت، کوئی رواج، کوئی رسم، کوئی بڑے سے بڑا دین کا علم والا مجھے اگر کوئی بات کہیں گا اور اس شخصیت کی بات کے خلاف یہ بات تھی، تو میں جوتوں کی نوک پر رکھتا ہوں اس بات کو۔ یہ ہے محمد صلی اللہ علیہ وسلم، یہ نمونہ اور آئیڈیل ہے، اور ان کی اتباع ایسی لازم ہے ہم پر کہ عبداللہ ابن مسعود مسجد نبوی میں داخل ہوتے ہیں، ایک قدم باہر ایک قدم اندر، نبی اکرم صلی اللہ علیہ وسلم خطبے کے دوران کہہ رہے ہیں وہ شخص جو کھڑا ہے بیٹھ جا، عبداللہ ابن مسعود اسی جگہ نیچے مسجد میں چوکھٹ پہ بیٹھ جاتے ہیں، بعد میں اللہ کے رسول نے فرمایا عبداللہ ہم تم سے توڑی کہہ رہے تھے کہ وہ شخص جو کھڑا ہے بیٹھ جا، ہم کسی اور سے کہہ رہے تھے، تو کہا اللہ کے رسول ہمیں کیا معلوم ہمارا رسول کس سے کہہ رہا تھا، میرے کان میں آواز آئی جو شخص کھڑا ہے بیٹھ جا، بس میں بیٹھ گیا۔ मुझे क्या लेना देना की बातों से, किसके लिए बोल रहे थे, क्या हो रहा था। आज सुन्नत नबी बताई जाए तो 1000 सवाल और क्वेश्चन रहते उसके खिलाफ हमारे पास, 1000, ये गलत है क्या, वो गलत है क्या, इतने बड़े गलत थे क्या, उतने बड़े ने गलत बोलूंगा, इन्होंने गलत लिखा क्या। मेरे भाई मैं तुझे कह रहा हूं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने ये किया, अब ऐरे और गैरे की बात क्यों ला रहा है तू, क्या मुकाबला और मुआजना करना चाहता है मेरे नबी से, उनके बराबर ठहराना चाहता है। जब मैं वाज़ी हदीस तेरे सामने बयान कर रहा हूं फिर तू मुझसे कहता है। अब्दुल्लाह इब्ने उमर रजी अल्लाह से एक शख्स ने पूछा फला मसले का क्या हल है, उन्होंने कहा उसका हल ये है। तो शख्स ने क्या पूछा मालूम आप, कहा कि अबू बकर और उमर के नजदीक क्या था, उमर इनके वालिद भी तो है अब्दुल्लाह इब्ने उमर के, कहा अबू बकर और उमर के नजदीक तुम्हारे अब्बा के नजदीक इस मसले का क्या मामला था। तो अब्दुल्लाह बिन उमर रजी अल्लाह फरमाते हैं अल्लाह ताला तेरे पर कौम लूत के पत्थरों की बारिश करे, मैं कहता हूं कि अल्लाह के रसूल ने कहा और तू पूछता है अबू बकर और मेरे बाप ने क्या कहा, मैं कहता हूं अल्लाह के रसूल ने कहा और तू मुझसे कहता अबू बकर और मेरे बाप ने क्या कहा, तुझ पर लानत हो, तुझ पर कौम लूत के पत्थरों की बारिश हो। क्योंकि नबी का कौल आने के बाद किसी की नहीं चलती, किसी की नहीं चलती, यही इत्तेबा है। और नबी से मोहब्बत के हम दावेदार हैं ना, मोहब्बत इत्तेबा होती है, उसके तरीके पे चलने को कहते हैं। मोहब्बत के नाम पर अगर मुखालिफत हो रही तो नहीं चलेगा। नबी के तरीके, नबी ने जो किया जैसे किया मिनरन, अरे ऐसे भी सहाबा थे, अब्दुल्ला बिन उमर का ही वाक़ा लेता हूँ कि जब हज को जाते थे एक मुकाम पर रुक कर तहारत के लिए बैठते, लोगों ने कहा तुमने तहारत तो की नहीं लेकिन बैठे क्यों थे, तो कहा मैंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम हज किया था, जब यहाँ अल्लाह के रसूल के साथ मैं आया था आपने यहाँ तहारत की थी, मुझे तहारत तो नहीं आती है लेकिन फिर भी मैं जब भी हज को जाऊँगा यहाँ बैठ कर ज़रूर उठूँगा। ये मोहब्बत थी उनकी अपने नबी की, क्यों जो किया बस करना है, बस पीछे चलना है, छोड़ना नहीं। हम हज़ार बातें लाते हैं नबी की इत्तिबा की बात, हज़ार ऐसा क्या वैसा क्या ये क्या खानदान फलां इतने बड़े अल्लामा इतने बड़े फहामा इतने बड़े इन्होंने ये कहा, अरे नबी की बात आ गई तो बात ख़त्म ना। मैं अगर कह रहा हूँ कि मैं ये कह रहा हूँ या हमारे फलाँ ने कहा तो आप कह सकते हैं हमारे फलाँ भी ये कहते हैं, लेकिन नबी की बात आ गई तो मिनहुन तस्लीम। तो जिसने अपनी ज़िंदगी नबी के तरीक़े ढाली थी वो कह पाएंगा मेरे नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है। और अनस बिन मालिक रज़ी अल्लाह अन्हु फरमाते और कहते थे कि एक हदीस को सुनने से ज़्यादा हमें किसी हदीस को सुनकर खुशी नहीं होती। वो क्या हदीस थी सुन लीजिए, जिसको सुनकर सहाबा झूम उठे थे, खुश हो गए थे। और वो फरमाते हैं अनस बिन मालिक, वो हदीस थी अल मरुमा मनहब, इंसान रोज़े क़यामत उसके साथ जिससे वो मोहब्बत करता था, और वो जब भी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के मज़ार के पास से गुजरते तो कहते इंशाल्लाह अल्लाह मेरा हिसाब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अबू बकर और उमर के साथ करेगा, इसलिए कि मैं इन तीनों से मोहब्बत करता हूँ। अलमरु मा मनहब, इंसान उसके साथ जिससे मोहब्बत करता है। अब जो जिससे दुनिया मोहब्बत करता है, जिसको फॉलो करता है, जिसके जैसा होना चाहता है, वो जान ले वो उसके साथ रोज़े क़यामत उसकी लाइन उसके सफ़ उसके ग्रो और उसके साथ खड़ा होगा। तीसरा सवाल, मा दीनों का जवाब तो क्या आसान है, दीन इस्लाम, मेरा दीन इस्लाम है। लेकिन ये वही दे पाएंगा जिसने वाकई में इस्लाम को मुकद्दम रखा, जिसकी पैदाइश, जिसकी शादी, जिसकी मौत, जिसके ज़िंदगी जीने का तरीक़ा इस दीन के मुताबिक था। मनमानी तो ऐसी चालू है कि पैदाइश भी अपनी एतबार से, मैयत भी अपनी एतबार से, निकाह भी अपनी मनमानी, दीनी इस्लाम नहीं निकलने वाला मुँह से मेरा दीन इस्लाम है। फिर इस्लाम दीन कहते जीने के तरीक़े को, मुकम्मल वे ऑफ लाइफ जिसको कहते हैं, वो तरीक़ा जिसका इस्लाम था, तो वो कह पाएगा मेरा दीन इस्लाम है। हमने तो हर चीज़ में इस्लाम की मुखालिफत को अपनी अलामत और शार पहचान बना लिया, हमारी पहचान है इस्लाम के खिलाफ जाएंगे। तीन सवाल आसान है, जवाब आसान है, सारी ज़िंदगी जिसने इस पर चला हो उसी से ये जवाब निकलेंगे। और एक सहाबी ने कहा अल्लाह के रसूल, जो मौत की कैफियतें आपने बयान की है, एक फरिश्ता जो इस कैफियत में आएगा और हमसे गरजदार आवाज़ में ये सवालात करेगा, हम तो मिट्टी के बुत बन जाएंगे। अरमाई आयशा ने सवाल किया था, अल्लाह के रसूल मैं तो एक औरत हूँ, मैं तो छोटी औरतें होती ना छोटी मोटी आवाज़ से डर जाती है, मैं एक औरत हूँ, जब मुनकर नकीर मेरे पास आएंगे मैं तो मिट्टी की बुत बन जाऊँगी, मुँह से कुछ निकलेगा नहीं मेरे। तो अल्लाह के रसूल ने फरमाया जिसको अल्लाह रब्बुल इज्जत ने उस बात को सूरह इब्राहिम सल्लल्लाहु अलैहि वसल्लम 14 आयत में 27 की यह आयत आपने तिलावत की और फरमाया कहा युसब्बितुल्लाहु अल्लज़ीना आमनू बिल्कौल साबित फिल हयात दुनिया व फिल आखिरा, अल्लाह ताला इस कलमे तैयबा की बरकत से, इस कौल की बरकत से दुनिया और आखिरत में तुम्हारे कदम जमा देगा। आपने फरमाया कलमे तैयबा आ जाएगा वहां ला इलाहा इल्लल्लाह, और इसकी बरकत से वो जवाब भी तुम दे पाओगे और दुनिया और आखिरत में कदम जमाने के लिए कलमा काफ़ी है। ये कलमा है ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, जिसकी ज़िंदगी अल्लाह के दीन उसकी शरीयत और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के तरीक़े पर होंगी तो बस उसके लिए सवाल और जवाब आसान हो जाएंगे। इसके बाद